نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد سورة دوحة ہم اس کی تفسیر دیکھیں گے سورة دوحة قرآن پاک کی 93 یعنی 93 نمبر کی سورت ہے ایک رکوع ہے 11 یعنی 11 آیات ہیں 40 40 کلمات ہیں اور 166 166 حروف ہیں مکی سورت ہے اور مکی سورتوں میں اس کا نمبر تقریباً 11 ہے اس سے پتہ چلتا ہے کہ یہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی نبوی زندگی کی بالکل کے آغاز کی صورت ہے اور صورت کا نام بھی پہلے ہی لفظ ودہا سے ہے انشاءاللہ تعالی ہم اس کو دیکھیں گے بسم اللہ الرحمن الرحیم ودہا شروع اللہ کے نام سے جو بڑا مہربان نہایت رحم والا ہے چاشت کے وقت کی قسم واللیل اذا سجا اور رات کی قسم جبکہ وہ سنسان ہو جائے قرآن پاک کی جو آخری صورتیں ہیں اس میں اللہ تعالیٰ کا جو انداز ہے وہ قسم والا انداز ہے اور قسم کے بارے میں یہ بات ہم پہلے سے جان چکے کہ قسم ہم لوگ کھائیں تو صرف اور صرف اللہ کے نام کی کھا سکتے ہیں یا اللہ تعالیٰ کی کسی صفت کی اور پسندیدہ پھر بھی نہیں ہے اللہ کے نبی نے فرمایا کہ قسم کھانا پسندیدہ کام نہیں ہے کوئی بہت ہی مجبور ہو تو قسم کھائے اور سچی قسم کھائے اور اللہ کے نام کی اس کے علاوہ بعض لوگ کہتے ہیں دودھ کی قسم بیٹے کی قسم سر کی قسم فلاں کی قسم یہ چیز درست نہیں ہے قرآن پاک کی قسم کے بارے میں آتا ہے کہ چونکہ قرآن اللہ کا کلام ہے تو اس کی قسم کھائی جا سکتی ہے لیکن دیکھا جائے تو قسم کھا کر ایک بندہ اس بات کا اظہار کر رہا ہوتا ہے کہ میں بڑا ویک ہوں بڑا کمزور ہوں میرے پاس اور کوئی پوائنٹ نہیں تھا تمہیں اپنی بات بتانے کا تو میں قسم کھاتا ہوں یہ تو ہے ہم انسانوں کی بات اور اگر کوئی قسم کھا لے تو پھر اس کو اس کے اوپر توڑنے کے لیے کفارہ بھی ہے یہ سب چیزیں پیچھے سورہ مائدہ میں اور آگے گزر چکی یہاں ہم فوکس کریں گے اس بات پہ کہ اللہ تعالیٰ جب قسم کھاتے ہیں تو اس کا کیا مطلب ہے کیونکہ یہاں ہم دیکھ رہے ہیں ود دوحا قسم ہے دوحا کی دوحا کہتے ہیں چاشت کے وقت کو بالکل سورج نکلنے کے بعد جب سورج کھل جاتا ہے ہمارے ہاں عموماً صبح کے 9-10 بجے کا وقت بالکل کلیئر سن سامنے ہوتا ہے اس کو دوحا کہتے ہیں دن چڑھا کیونکہ اس وقت ہر چیز جو ہے وہ بالکل کھل کر سامنے آ جاتی ہے تو اللہ تعالیٰ یہاں اس وقت کی قسم کھاتے ہیں کیوں کھائی اس لیے کہ یہ اللہ کی چیز ہے اللہ نے پیدا کیا رات کو دن کو سورج کو چاند کو ہر چیز کو پیدا کیا لہٰذا اللہ تعالیٰ جس کی چاہیں قسم کھا سکتے ہیں ہم دیکھ رہے ہیں اس بارے میں کہ مختلف چیزوں کی قسم ہے اللہ تعالیٰ کھاتے ہیں دوسری بات اللہ تعالیٰ کے اور ہم انسانوں کے قسم کھانے میں جو ڈفرینٹ ہے وہ کیا ہے کہ ہم قسم اس لیے کھاتے ہیں کہ ہماری بات کا یقین ہو لوگ نہیں مان رہے تھے اب مان جائیں گے لیکن اللہ تعالیٰ کا کسی چیز کی قسم کھانا اس سے یہ ہرگز مراد نہیں ہے کیوں کہ اللہ کی بات ہمیشہ سچی بات ہے اور اللہ تعالیٰ کی بات کو کوئی غلط نہیں کہہ سکتا ہاں اللہ تعالیٰ جب قسم کھاتے ہیں کسی چیز کی تو بیسیکلی اس چیز کو گواہ بنا کے پیش کرتے ہیں یعنی کل قیامت کے دن دوحا کا وقت بھی اس بات کی گواہی دے گا کس کی جس کا ذکر اگلی آیت میں آ رہا ہے پھر اگلی چیز یہ ذہن میں رکھیے کہ جہاں بھی قسم آتی ہے نا تو قسم کے بعد پھر اگلی آیتوں میں کوئی بہت بڑی بات ہوتی ہے امپورٹنس کو ظاہر کرنے کے لیے اللہ تعالیٰ قسم کھاتے ہیں اب پہلی قسم دوحا کے وقت کی دوسری واللیلی رات کی کون سا وقت اذا سجا جب کہ وہ سنسان ہو جائے سجا کہتے ہیں سنسان ہونے کو خاموش ہو جانا دوسری چیزوں کو چھپا لینے کا تصور پایا جاتا ہے اس میں عربی میں کہتے ہیں سجل میت میت کے اوپر چادر ڈال کر اس کو چھپا دینا جب کوئی مر جاتا ہے تو اس کی باڈی کے اندر ڈفرینٹ قسم کی چینجز آتی ہیں تو حکم بھی کیا ہے کہ جو مر جائے تو اس کے اوپر کپڑا ڈال دو تاکہ اس کے جسم میں اگر کوئی تبدیلیاں ہو رہی ہیں تو دوسرے لوگ اس کو نہ دیکھیں تو اس میں بھی آپ دیکھیے کہ چھپانے کا معنی ہے اسی طرح عربی میں کہا جاتا ہے کہ سجا معائب اخیق کہ اپنے بھائی کے عیبوں کو چھپاؤ دوسروں کی باتوں کو نہ چھپاؤ ظاہر کرو تو لہذا سجا سے پرسکون ہونے کا معنی پایا جاتا ہے اور چھپانے کا معنی پایا جاتا ہے اور وقت کون سا یہ تقریباً آدھی رات شروع حصہ ہوتا ہے نا رات کا کچھ جاگ رہے ہوتے ہیں کچھ سو رہے ہوتے ہیں کچھ کام پہ ہیں کچھ آ رہے ہیں کچھ جا رہے ہیں لیکن جب آدھی رات ہوتی ہے تو اس وقت واقعی پھر موسٹ آف دا لوگ جو ہیں وہ سو چکے ہوتے ہیں اگر آپ دیکھیں نا تو دوہا کا اپوزٹ ہے سجا دوہا کب ہے جب دن بالکل کھل گیا سب لوگ گھروں سے نکل آئے کام پہ آ گئے بازار کھل گئے سڑکوں پہ رونق ہو گئی بلکہ ٹریفک بلاک ہو گیا اور رات کیا ہے سجا جب سب سو گئے بالکل اپوزٹ چیزوں کی قسم ہے اور میں جب یہ لفظ سجا کو پڑھتی ہوں جب سنتی ہوں تو میرے ذہن میں بالکل مڈ نائٹ میں 10-11 بجے کے قریب روڈز کا تصور آتا ہے ہم لوگوں نے کافی ٹریولنگ کی ہے بائی روڈ بھی امریکہ میں تو سم ٹائم کیا ہوتا تھا کہ ہماری لانگ ڈرائیو ہوتی تھی تو اس میں ہمیں رات کو بھی سفر کرنا پڑتا تھا اور رات کو تھوڑا سا ایزی بھی لگتا ہے کہ ٹریفک نہیں ہوتی تو بعض دفعہ جب مڈ نائٹ میں ہم بڑی بڑی ہائی ویز پہ سے گزرتے تھے تو خوف آتا تھا کوئی بندہ ہی نہیں لگتا تھا اور ایسے محسوس ہوتا ہے کہ صرف آپ ہی ہیں دنیا میں اس وقت پہ انسان واقعی اللہ تعالیٰ کا بہت قرب محسوس کرتا ہے دوسری چیز جو واللیلی اذا سجا کو پڑھتے ہوئے میرے ذہن میں آتی ہے وہ آتا ہے گلوب اگر آپ نے کبھی کمپیوٹر پہ گلوب دیکھا ہو یا نقشہ جس کو جیسے دنیا کا میپ ہے تو ایک دم عجیب سا خوف آتا ہے مجھے اچھی طرح یاد ہے کہ جب شروع میں میں نے پہلی دفعہ کمپیوٹر اسکرین پہ گلوب کو دیکھا میپ سا ہوتا ہے تو مجھے خوف آتا تھا مجھے سمجھ نہیں آتی تھی کیوں میرے ہسبینڈ مجھے بڑے شوق سے دکھاتے ہوتے تھے کہ یہ دیکھو یہاں یہ ملک ہے یہ ہے وہ ہے تو میں نے فیل کیا کہ جب کمرے میں ڈیسک ٹاپ کے اوپر وہ کھلا ہوتا ہے نا تو میں اندر جاتی ہوں تو مجھے خوف آتا ہے سمجھ نہیں آتی تھی کیوں لیکن جب میں نے اپنے اندر چیک کیا نا مجھے اپنے آپ کو چیک کیا کہ ایسا کیوں مجھے فیل ہوتا ہے تو جو چیز مجھے پتہ چلی وہ کیا تھی کہ میں اکیلی بیٹھ کے جب گلوب کو گھما کے ادھر ادھر سے دیکھتی ہوں تو مجھے ایسے لگتا ہے کہ اس پہ کوئی انسان کیوں نہیں ہے ایسے لگتا تھا کہ پوری دنیا خالی ہے تو آپ فیل کر سکتے ہیں اس فیلنگ کا خاموشی کو کہ صرف آپ اکیلے ہیں دنیا میں ایک لمحے کے لیے سوچیں یہ دنیا ایسی ہی ہوتی جیسی ہے لیکن صرف آپ اکیلے ہوتے کیسا لگتا ہم تو وحشت کے مارے بھاگ جاتے آج بھی جب لوگوں کو اکیلے رہنے کا کبھی موقع ملتا ہے یا ان کے پاس کوئی نہیں ہوتا تو وہ ڈپریشن کے مریض ہوتے ہیں تو اللہ تعالیٰ نے یہاں ان دونوں متضاد چیزوں کی قسم کھائی اور اللہ تعالیٰ ان کی قسم کھا کر ہمیں یاد کیا دلانا چاہتے ہیں کہ ما ودعک ربک وما قلا اے نبی نہ تو آپ کے پروردگار نے آپ کو چھوڑا ہے اور نہ وہ آپ سے ناراض ہوئے بلکہ وللآخرتُ خیرٌ لک من الاولی بلکہ آپ کے لیے آخری دور ابتدائی دور سے بہتر ہے یہ کس چھوڑنے کی بات ہے یہ کس کی بات ہے اصل میں اس آیت میں اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک خاص کیفیت کا تذکرہ ہے اور وہ کون سی تھی جب سورت الگ کی ابتدائی 5 آیتیں نازل ہوئیں اللہ کے نبی صلی اللہ علیہ وسلم گھر میں آئے حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ کو بات سنائی بہت گھبرائے ہوئے تھے آپ نے کہا کہ انی حشیت علی نفسی مجھے اپنی جان کے جانے کا ڈر ہے لیکن اس کے باوجود آپ کو اس وقت فرشتے کے آنے سے اور ان آیتوں کے نازل ہونے سے اتنی خوشی اور اتنا سکون ملا تھا کہ بعد میں آپ اس کو مس کرنے لگے کیا فرشتہ دوبارہ کب آئے گا پھر دوبارہ کب آئے گا اور اس دوران پھر وحی کا سلسلہ رک گیا بس پہلی وحی آئی پھر خاموشی کوئی نہیں آئی تو آپ لا محالہ طور پہ انتظار کر رہے تھے کہ وحی آئے لیکن مختلف لوگ کہتے ہیں کہ مختلف بات کچھ کہتے ہیں کہ 3 دن کچھ کہتے ہیں 6 دن اور کچھ کہتے ہیں کہ 6 مہینے تک اللہ کے نبی کے پاس وحی نہ آئی اس وقت کو فترت الوحی کا وقت کہا جاتا ہے یعنی وحی کے سٹاپ ہونے کا وقت تو اس وقت میں اللہ کے نبی کے دل میں یہ خیال آنے لگتا تھا کہ شاید اللہ تعالیٰ مجھ سے ناراض ہو گیا اس پہ اللہ تعالیٰ نے کہا کہ ما ودعک ربک وما قلا آپ کا اللہ آپ سے ناراض تھوڑی ہے وہ کیسے ناراض ہو سکتا ہے اور اس موقع پہ چونکہ ایک دفعہ وحی آ چکی تھی اور دوبارہ نہ آئی تو کچھ لوگوں نے آپ کا مذاق بھی اڑایا روایت میں آتا ہے جندب بن سفیان کہتے ہیں کہ ایک دفعہ اللہ کے نبی صلی اللہ علیہ وسلم بیمار ہو گئے اور 2-3 راتیں تہجد کی نماز کے لیے نہ اٹھ سکے تو ایک عورت جو ابو لہب کی بیوی تھی آپ کے پاس آئی اور کہنے لگی نعوذ باللہ کہ اے محمد صلی اللہ علیہ وسلم تیرے شیطان نے تجھے چھوڑ دیا मैंने दो तीन रातों से उसे तेरे पास नहीं देखा, इस पर यह आयत नाजिल हुई। ये सही बुखारी की रिवायत है। यानी वो जिब्राइल को शैतान कहती थी नौज़ बिल्ला। उनका ख्याल क्या था कि अल्लाह के नबी के पास फरिश्ता नहीं बल्कि शैतान आता है। असल में ये बात क्यों कहते थे लोग? ताकि अल्लाह के नबी सल्लम को दीवाना या मजनू में जाहिर करें और आपकी ज़ात पे इस तरह के इल्ज़ाम लगा दें कि जो बात आप कहेंगे उस बात को लोग माने ही ना। क्या सिर्फ कल ऐसा होता था? आज भी ऐसा होता है। नेट पे एक तस्वीर बहुत आम की जा रही है जिसको मुख्तलिफ लोगों के जरिए ईमेल्स में भेजा जाता है, और वो क्या है कि गारे हिरा, जो हम सब जानते हैं कि अल्लाह के नबी सल्लम को वही का सिलसिला वहाँ से शुरू हुआ था, उसके बाहर शैतान को खड़ा हुआ दिखाते हैं और शो ये करते हैं कि नऊज़ुबिल्लाह मोहम्मद के पास गारे हिरा में शैतान आता था और वो आपको जो बातें कहता था और वो ही सुबह में उठ के आप बोल देते थे। अब ये बातें हम तो आज कर रहे हैं ना, लेकिन आप ज़रा उस वक्त को सामने ले कर रखें तो आप इस चीज़ को बहुत अच्छी तरह समझ सकते हैं। दूसरी चीज़, इसको अगर हम अपने हाल पे देखें, हम जब अल्लाह के कलाम की महफिल में होते हैं, हो सकता है हम बहुत थक जाते हों, हम बहुत बोझल महसूस करते हैं, लेकिन उस वक्त जो दिल की कैफियत, जो खुशी, जो सुकून और जो इत्मीनान मिलता है, क्या वो दुनिया की किसी और चीज़ में मिलता है? मुझे तो नहीं मिलता। आप सोते हैं इसलिए कि आप रिलैक्स करें, रेस्ट के लिए सोते हैं। सोने से वो रेस्ट नहीं मिलता जो आपको अल्लाह के कलाम की महफिल में मिलता है, इसको पढ़ने और पढ़ाने में। आप खाना खाते हैं, आपको सुकून मिले, आप शावर लेते हैं कि आप फ्रेश लगें। इन सारी चीज़ों से ज़्यादा जो सबसे ज़्यादा खुशी इंसान को मिलती है वो अल्लाह के कलाम के सुनने और सुनाने में मिलती है। हम तो सिर्फ सुनाते हैं ना, बोलते हैं। मैं खुद सोचती हूँ जब मैं कुरान पाक पढ़ाती हूँ तो मैं कहती हूँ कि मैं तो सिर्फ पढ़ा रही हूँ अल्लाह की बातें जो कुरान में हैं। ये तो बड़ी किस्मत है हमारी के हमारी ज़ुबानों से अल्लाह ताला इस कलाम को निकलवाए और हमारे कान इसको सुन रहे हैं। बहुत सारे लोगों को तो अल्लाह इसकी तौफीक ही नहीं देता। हर बंदे को नहीं अल्लाह अपनी बात सुनने का सुनाने का मौका देता, लेकिन हम तो सुन सुना रहे हैं। अल्लाह के नबी के दिल की क्या हालत होती होगी जहाँ बराह रास्त ये कलाम नाजिल होता था। आज भी जो बंदा जितना फोकस होकर इर्द गिर्द से बेनियाज होकर इस कुरान को सुनेगा तो उसको बिल्कुल महसूस होगा कि ये कुरान उसके दिल पे उतर रहा है। अलामा इकबाल के वालिद जो थे वो उनको कहा करते थे कि बेटा कुरान इस तरह पढ़ा करो कि गोया कि ये तुम पे नाजिल हो रहा है। यानी अब ये नहीं कि कोई नबूवत का दावा है नऊज़ु बिल्लाह, यानी इसको फोकस हो के सुने। इसके लिए फिर इंसान को अपने सेलफोन्स बंद करने पड़ते हैं, इसको अपने जहन को भी खाली करना पड़ता है। अगर हम बीच में दूसरी चीज़ें ले के इस कुरान को सुनते हैं ना तो हमें मज़ा नहीं आता। दुनिया के दूसरे इल्म जितने मर्जी शौक से बंदा सीखे, नाचते गाते हंसते पीते, एक हाथ में कोक और एक में बर्गर है और टांग पे टांग चढ़ाई हुई और टीचर बोलता जाए और आप सुने ना सुने, आप दुनिया के बड़े बड़े काम कर सकते हैं, डिग्रीज भी ले सकते हैं, यूनिवर्सिटीज़ में भी जा सकते हैं, लेकिन अल्लाह के कलाम को सुनने का एक ख़ास अदब है। इसको लेने के लिए, इसको अखज़ करने के लिए बंदे को बहुत फोकस होना पड़ता है। तो अल्लाह ताला अपने नबी को कहते हैं कि मा वद्दा का, मैंने तो नहीं छोड़ा आपको, इतनी मोहब्बत है इसमें। मैं इस जुमले को पढ़ती हूँ तो मुझे ऐसे लगता है कि एक बच्चा बड़ा रोनी सी शक्ल बना के बैठा हुआ है जिसको किसी बात पे माँ ने डांट दिया और वो सोचता है कि बस अब मेरी माँ नाराज़ हो गई है, और उसकी इतनी मस्कीन शक्ल हो जाती है कि माँ उसको एकदम गले से लगाती है कि मेरा बेटा मैंने तो नहीं तुझे छोड़ा, मैं तो नाराज़ नहीं हूँ तुमसे। तो फिर ये तकलीफ़ें, ये सख्तियाँ और ये मसाइल क्यों आते हैं? इसलिए कि वलल आखिरत खैरुल लका मिनल उला, आपकी ज़िंदगी के ये जो इब्तदाई दौर है ना, इससे आपका आने वाला वक्त बहुत अच्छा होगा। इसमें एक खुशखबरी थी कि आज अगर दीन पे आने की वजह से लोग आपसे नाराज़ हो गए, क्योंकि वो लोग आपको सादिक और अमीन कहते थे, लेकिन जूँ ही आपने उनको ला इलाहा इल्लल्लाह की दावत दी तो वो दुश्मन हो गए। अबू लहब ने कह दिया कि आपके हाथ नऊज़ु बिल्लाह टूट जाएं और इस तरह की बातें बोली, तो अल्लाह ताला ऐसे वक्त में अपने नबी को तसल्ली देते हैं कि गम न करें, आपकी ज़िंदगी में वो दौर आएगा कि जब आप बहुत अच्छे हाल में होंगे। उस वक्त ये बात कहना और सुनना ऐसी थी कि जैसे आज जेल में बैठे हुए किसी शख्स को कोई कह दे कि फ़िक्र ना करो, कुछ दिन के बाद इसी मुल्क के तुम हुक्मरान बन जाओगे, या आज कोई शख्स ऐसा है जिसको लोग पत्थर मार रहे हैं दीवाना समझ के, उसको कोई कहे कि गम ना करो, कल लोग तुम्हें उस्ताद समझकर तुमसे इल्म सीखने आएंगे। बिल्कुल ऐसी ही कैफियत थी अल्लाह के नबी की। इतने प्यारे थे मक्का वालों को कि लोग आपको अपने बेटों की तरह चाहते थे। कभी आपके बारे में कोई बुरी बात नहीं कहते थे, लेकिन जूं ही आपने लोगों को इस्लाम की तरफ बुलाया, लोग आपके दुश्मन हुए। और ये सिर्फ अल्लाह के नबी के साथ नहीं हुआ, ये हर उस बंदे के साथ होगा जो बंदा अल्लाह का कलाम लोगों तक लेके आएगा या खुद पढ़ेगा। आप दीन की तरफ आए हैं ना, आप देखेंगे आहिस्ता आहिस्ता आपको आंखें आपकी खुलती जाएंगी। किताब ये है, अल्लाह का दीन इतना प्यारा है, ये सूरत दुहा ऐसी सूरत है, मैंने तो इसे कभी नहीं सोचा। अच्छा, सूरत अलक ऐसी है, सूरत तकासुर में ये, आपका दिल खुलता जाएगा। और साथ ही साथ मुहासबा, एहतसाब, अपनी ज़िंदगी पे गौर, कहाँ जा रही हूँ, कहाँ भाग रही हूँ, कहाँ भटक रही हूँ, इतने सालों से अभी तक जो सीखा उससे क्या मिला, कितना सुकून मिला। दिल के अंदर सुकून आता जाएगा इसको पढ़ते ही, लेकिन बाहर आपके चेंजेस शुरू हो जाएंगी। क्या ज़रूरत है, इतनी देर बैठते हैं, इतनी देर पढ़ना पड़ता है। अच्छा, हफ्ते में 4 दिन सुनते हैं आप, अच्छा इतनी देर, ये देर, खाने का वक्त, सोने का वक्त, जागने का वक्त, दूसरे लोगों को आप पे ऊपर रहम आएगा। और ऐसा ऐसा जब आप इस पे अमल करने लगेंगे तो लोग और ज़्यादा आप पे रहम खाएंगे। ऐसे वक्त में जिसको ये यकीन होगा ना कि लोग कुछ भी कह लें, मेरे रब ने मुझे नहीं छोड़ा और मैं अपने रब के कहने पे चला हूँ, तो फिर ऐसे काम बंदा करता है कि जिसको करके वाकई अल्लाह की मोहब्बत मिलती है। किसी से भी मोहब्बत होती है ना ज़िंदगी में इंसान को, तो उसको इसकी केयर नहीं रहती कि दूसरे उसको क्या कह रहे हैं। कहते हैं हु केयर, आई लव यू, मुझे अपनी माँ से प्यार है, मुझे अपनी बहन से प्यार है, कोई कहता है कुछ भी कहता रहे। जिससे मोहब्बत होती है उसके लिए हम हर काम खुशी से करते हैं। माँ को बच्चे से कितना प्यार होता है, आप छोटे छोटे बच्चों को देखा करें, माँ को देखें जब छोटे बच्चों को पालती हैं, रातों को भी उठी हुई हैं, जब देखो गोद में लिया हुआ है, दूध पिला रही हैं, अब उसका फीडर धो रही हैं। लोग कहते हैं सो जाओ भाई, क्या हो गया, तुम्हें अल्लाह ने बच्चा दे दिए, पल जाएगा, सबके बच्चे होते हैं। कहते नहीं नहीं नहीं ये भूखा था, नहीं ये गीले बिस्तर पे ना सो जाए, नहीं इसका पैम्पर चेंज कर दूँ। मोहब्बत में ही माँ सारी रात जागती रहती है, दिन में सारा दिन उसके काम करती रहती है। जब किसी से मोहब्बत होती है ना, तो फिर इंसान को उस रास्ते की रुकावटें मुश्किल नहीं लगती। यहाँ अल्लाह के नबी को तसल्लियाँ दी जा रही हैं कि आप फिक्र ना करें, एक वक्त है कि आपको अल्लाह ताला वो सब कुछ देगा। और वो वक्त आया, और वो वक्त कौन सा था, जब मक्का में आप फातिह बनकर आए, कि वही मक्का जहाँ से आपको निकाला गया और आपके कत्ल के मंसूबे बनाए गए, आप जिस दिन वहाँ पे आए एक फातिह और एक विक्टोरियस पर्सन की सूरत में, तो उस वक्त आप इतने झुके हुए थे कि आपकी जो दाढ़ी मुबारक थी वो आपकी ऊँटनी के ऊपर जो कजावा पड़ा था उसके साथ चिपक रही थी। यानी इतने हम्बल, डाउन टू अर्थ थे। और लोग हैरान थे कि वही मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम जिसको आज से 8 साल पहले हमने यहाँ से छुप छुपा के निकलने पे मजबूर कर दिया था, आज किस तरह से आया कि आज वो हमारे साथ पता नहीं क्या करेगा। लोग डर रहे थे कि आज पता नहीं हमारे साथ क्या होने वाला है, क्योंकि आखिर 13 और 8 तकरीबन 21 साल के जुल्म थे जो आपने बर्दाश्त किए हुए थे। लोग गमज़दा थे कि आज पता नहीं अल्लाह के नबी हमारे कत्ल का हुक्म देंगे कि क्या देंगे। लेकिन अल्लाह ने आपको जितनी बड़ाई दी, आप उतना ही लोगों के साथ नरम आए हुए, आपने सबको माफ़ कर दिया। ला तसरीब अलैकुमुल यौम, आज के दिन तुम पे कोई पकड़ नहीं, जो मैंने भी तुम्हें माफ़ किया और अल्लाह भी तुम्हें माफ़ करे। इतना प्यारा अखलाक था। अल्लाह ताला अपने नबी को जो नेमतें देते हैं उनमें से कुछ का तस्कर अगली आयतों में आता है, क्या, वलसौफ़ युतीका रब्बुका फतरदा, और अन करीब आपका परवरदिगार आपको इतना कुछ अता करेगा कि आप खुश हो जाएंगे। सोचिए ज़रा, हमें तो अल्लाह के नबी से सच्ची बात है कोई इतनी मोहब्बत नहीं है, बस नाम सुना हुआ है, नबी थे, बकरियां चराते थे, मक्का में पैदा हुए, दैट्स इट, बस एक हीरो समझते हैं। हालांकि अगर हम अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी को देखें, कौन सी तकलीफ़ है जो आपने नहीं सही इस दीन इस्लाम को हम तक पहुँचाने में। पत्थर भी खाए, कांटों पे भी चले, भूखे भी रहे, गारों में भी छुपे, तकलीफ़ें भी हुई, ताने भी सुने। अबू जहल आपकी कमर के ऊपर ऊँट की ओजड़ी रख दिया करता था जब आप सजदा करते थे, और हंसते थे पास खड़े होके, मजाक उड़ाते थे लोग आपका। और हज़रत फातिमा अपने नन्हे नन्हे हाथों से उस ओजड़ी को हटाती थी और कहती थी, अब्बा ये लोग आपको क्यों सताते हैं, आपने इनको क्या कहा है, इतनी तकलीफ़ें दी लोगों ने। जब आप ताइफ में गए तो पत्थर मारे कि आपके जिस्म से खून निकल के आपकी जूतियों में चिपक गया। हमने कहा अल्लाह के दीन के लिए इतनी बातें सुनी, हम कहाँ निकले, आप पैदल गए मक्का से ताइफ, कितना सफ़र है, आज भी जाएं तो 2 घंटे के करीब लगते हैं तेज़ गाड़ियों में। किस तरह आप अपनी सवारी पे या कुछ पैदल चलते हुए गए होंगे, वहाँ लोगों ने उबाश, जो गुंडे किस्म के लड़के थे, आपके पीछे लगा दिए, मारो इसको पत्थर, ये दीवाना हो गया, क्या दीवानगी है, ये हमें हमारे बाप दादा के तरीकों से रोकता है, जो हम कर रहे थे उसको गलत कहता है, ये हमें बुजुर्गों की और बुतों की इबादत और पूजा से रोकता है। अल्लाह ताला कह रहे हैं गम ना करें, आज ये दिन है, लेकिन वाला सऊफ युती का अन करीब देगा अल्लाह ताला आपको वो चीज़ जिससे आप खुश होंगे। तो क्या फिर अल्लाह ने दिया? बिल्कुल दिया। अल्लाह ताला ने अपने नबी को वो इज्जत दी कि जो इज्जत आज तक दुनिया में किसी को नहीं मिली। इस वक्त भी वर्ल्ड रैकेट पे ये चीज़ मौजूद है कि दुनिया में जितने हीरोज़ गुजरे उनमें से अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम टॉप मोस्ट हैं। दी हंड्रेड्स नाम सुनी होगी आपने, बुक पढ़ी है किसी ने आपने? द हंड्रेड्स यानी 100 लोग, माइकल हार्ट की ये किताब है। उसने उन 100 में प्रॉफिट मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को टॉप मोस्ट रखा है कि दुनिया में सबसे ज़्यादा इज्जत पाने वाला, सबसे आला दर्जे पे जो शख्स है वो मोहम्मद है सल्लल्लाहु अलैहि वसल्लम। माना नहीं उनको, लेकिन जान गए। इसी तरह कनाडा में एक ऐसी जगह है कि जहाँ हर साल की एक शख्सियत को चूज़ करते हैं, पर्सनैलिटी फेमस, फिर उसकी तस्वीर एक ख़ास जगह पे लगा देते हैं और उसमें एक पूरा साल तक अल्लाह के नबी का नाम रखा। तो आप देखिए कि आज लोग ना माने तो ना माने, इवन आज भी जो लोग अल्लाह के नबी के कार्टून बनाते हैं या मजाक उड़ाते हैं, ये भी असल में दिल में दुख और तकलीफ़ का इजहार है कि चलो और कुछ नहीं कर सकते तो फिर इनको इस तरह से बदनाम करने की कोशिश करें। फिर अल्लाह ताला माजी में की हुई कुछ नेमतों का इजहार करते हैं कि अलम यजिद का यतीमन फआवा, क्या इसने आपको यतीम होने के बावजूद ठिकाना नहीं दिया? आप क्या थे? पैदा हुए तो बाप पहले से फौत हो चुका। सब जानते हैं कि अल्लाह के नबी सल्लम अभी दुनिया में नहीं आए थे कि आपके बाप अब्दुल्ला जो थे उनकी डेथ हो गई। आज दुनिया में कोई ऐसा बच्चा आए जिसका बाप उसके पैदा होने से पहले फौत हो चुका हो तो लोग इतना रोए, आंसू बहाए, हाय बदकिस्मत बच्चा, बाप को भी नहीं देखा। तो आप देखिए कि अगर यतीमी ऐसी चीज़ थी तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम भी ऐसे ही थे। आपने एक बाप के बगैर एक बच्चे को दुनिया में लाकर क्या साबित कर दिया कि दुनिया के बाप थोड़ी इज्जत देते हैं? आप कहते हैं जी बाप तवज्जो नहीं देते बच्चों पे, तो क्या हुआ? माँ तो है, 2 माह पहले आपकी पैदाइश से आपके बाप का इंतकाल हुआ। अब अब्दुल मुत्तलिब जो आपके दादा थे उन्होंने आपको प्यार और मोहब्बत से पाला, ये था फावा। बाप नहीं तो क्या हुआ, दादा सामने आ गए, 6 साल के हुए, माँ की डेथ हो गई। अब बाप तो पहले ही नहीं था, माँ भी नहीं रही, चचा के पास आ गए। 8 साल की उम्र में दादा का इंतकाल हो गया और उसके बाद आपके चचा अबू तालिब ने आपको इतनी मोहब्बत से पाला कि अपने बच्चों से ज़्यादा प्यार दिया। हत्ता कि जब आपको नबूवत मिली और आपकी कौम के, फैमिली के लोग, बिरादरी के लोग आपके दुश्मन हो गए, तो बावजूद इसके कि अबू तालिब खुद मुसलमान नहीं हुए, लेकिन हर तरह से अल्लाह के नबी को सपोर्ट करते रहे। आपके बिस्तर पर रात को सो जाते थे कि कहीं रात के अंधेरे में कोई आपकी जान लेने लगे तो उसकी जगह मुझे मार दे। 3 साल तक एक घाटी, यानी एक ऐसी समझ लीजिए जैसे एक टनल है, सुरंग है, उसके अंदर मुसलमान एक छोटी सी घाटी में बंद रहे थे और वहाँ अबू तालिब भी आपके साथ बंद रहे। दरख्तों के पत्ते तक खाने पड़े उस दौर में। अल्लाह ताला ने अपने नबी की हिफाजत के कितने इंतज़ाम कराए। मत कोई सोचे कि अगर उसका बाप नहीं है या बचपन में चला गया तो वो बड़ा दुखी है, बड़ा मजबूर है। पूरे मक्की दौर में अबू तालिब आपकी ढारस बनाते रहे और 10 साल जब हो गए थे नबूवत को मिले तो फिर अबू तालिब का इंतकाल हुआ। आपकी बीवी हज़रत हदीजा रज़ी अल्लाह ताला अन्हा, मालदार खूबसूरत औरत थी, उन्होंने आपको इतना सपोर्ट किया। अल्लाह के लिए क्या मुश्किल है कि फ़ावा, अल्लाह खुद ही जगह दे देता है, लोगों के दिलों में डाल देता है कि तुम इस इंसान की मदद करो, तुम इसकी हिफाजत करो। और इसी तरह जब मक्का का दौर अभी पूरा होने के करीब था कि मदीना से अल्लाह ताला ने औस और खजरज के कुछ लोगों को भेजा और बैत अकबा करके उसके चंद साल के अंदर अंदर अल्लाह के नबी को मदीना ले गए। अबू बकर ने कैसे अल्लाह के नबी से मोहब्बत का हक निभाया? अल्लाह तो हर मौके पे अपने नबी का साथ देता रहा, तो क्या फिर अल्लाह अपने नबी को बाद में छोड़ देगा? हरगिज़ नहीं छोड़ेगा। हमारे लिए इसमें अमल की बात यह है कि अगर खुदा न खास्ता किसी के वालिद का डेथ हो जाए या हम में से किसी के माँ बाप में से कोई ना हो तो कभी अपने ऊपर रहम ना खाएं, मत सेल्फ पिटी का शिकार हो, क्योंकि बाप कुछ नहीं दे सकते। सारी दुनिया के बाप मिल जाएं तो बच्चों को खुशी नहीं दे सकते अगर अल्लाह ताला ना चाहे। फिर अगला इनाम क्या है? वजदा का दौलन फहदा, और राह से भूला हुआ पाया तो उसको राह दिखाई। یہ بھی ایک خوبصورت احسان ہے جو اللہ تعالیٰ نے اپنے نبی پہ کیا. راہ سے بھولے سے کیا مراد ہے؟ کیا نعوذ باللہ اللہ کے نبی صلی اللہ علیہ وسلم بگڑے ہوئے بچے تھے؟ یا نعوذ باللہ آپ کی کمپنی خراب تھی؟ ایسا نہیں ہے. آج بھی سیرت کو کھولیں اور اللہ کے نبی کا بچپن پڑھ لیں تو آپ بچپن سے ہی شرک سے، جھوٹ سے، بددیانتی سے، خیانت سے، گندے اخلاق سے بالکل پاک تھے. کبھی بھی آپ نے جھوٹ نہیں بولا، آپ نے کبھی بھی کوئی غلط چیزیں نہیں دیکھی. اس دور میں بھی عربوں میں گانے بجانے کا بہت رواج تھا، راتوں کو محفلیں سجاتے اور شادیوں پہ خاص طور پہ بہت اس طرح کا ناچ گانا کرتے. اللہ تعالیٰ نے اپنے نبی کو ہر طریقے سے بچا کے رکھا. روایات میں آتا ہے کہ ایک موقع پہ آپ ابھی بچے ہی تھے تو آپ کے دل میں آیا کہ اچھا آج رات فلاں کے گھر میں شادی ہے، میں بھی جا کے دیکھتا ہوں کہ بھلا یہ کیا کرتے ہیں. نا جیسے ایک بچوں کو شوق آ سکتا ہے کہ اچھا کیا ہوگا وہاں، کہا اچھا آج میں جاؤں گا. لیکن اللہ تعالیٰ نے نبی کو اس چیز سے کیسے بچایا کہ شام کا وقت ہوا تو آپ کے اوپر اتنی گہری نیند طاری ہوئی کہ جب آپ اٹھے تو صبح ہونے کے قریب تھی اور وہ محفل ختم ہو چکی تھی. دو دفعہ ایسا ہوا کہ آپ نے کوشش کی کہ چلو میں جا کے دیکھوں کیا ہوتا ہے، یعنی شروع سے آپ کے اندر سب کچھ اچھا تھا، لیکن اس کے باوجود اللہ تعالیٰ کہہ رہے ہیں کہ وَوَجَّدَكَ ضَالًّا فَهَدَى، ہم نے آپ کو گمراہی سے نکالا. یہ کیسے؟ اس کی وجہ یہ نہیں ہے کہ آپ راہ سے بھٹکے ہوئے تھے. مطلب کیا ہے اس بات کا؟ کہ آپ ایک ایسے مقام پہ کھڑے تھے جہاں آگے کتنے ہی مختلف راستے تھے. جس طور میں اللہ کے نبی صلی اللہ علیہ وسلم مکہ میں آئے نا، اس وقت جو وہاں کے لوگ تھے وہ بالکل اپنے دین کو بھول چکے تھے. تھے وہ مسلمان بچپن سے، شروع سے حضرت اسماعیل کی نسل میں سے تھے، لیکن عمل نہ کرنے کی وجہ سے آہستہ آہستہ وہ بالکل بدل چکے تھے اور مختلف قسم کی چیزیں جو تھی انہوں نے اختیار کر لی ہوئی تھی. کوئی لات کو پوچھتا، کوئی منات کو پوچھتا، کوئی یعوق کو، یعوس کو، یعنی مختلف بت تھے. تو اتنے مختلف راستوں میں اللہ نے اپنے نبی کو توحید کا راستہ دیا، جس کو آپ یہ کہہ سکتے ہیں نا ڈبل مائنڈڈ ہونا، یا بہت ساری آپشنس کے اندر سے اللہ تعالیٰ نے اپنے نبی کو ہدایت کی آپشن دی. جس طرح اللہ کے نبی صلی اللہ علیہ وسلم نے شروع سے کبھی کوئی غلط چیز نہیں کی، شرک نہیں کیا، اسی طرح تاریخ سے پتہ چلتا ہے کہ مکہ میں تقریباً 5-6 لوگ جو تھے وہ اس سوچ کے تھے، جن میں ایک تو آپ خود تھے اور دوسرے ابو بکر صدیق تھے، جنہوں نے اسلام سے پہلے بھی کبھی شرک نہیں کیا، شراب نہیں پی، زنا اور بدکاری نہیں کی. یہ اللہ تعالیٰ کی شان ہے. اللہ کے نبی ذرا جب ینگ ہوئے تو آپ پھر تنہائی پسند ہو گئے، پہاڑوں کی طرف جاتے، وہاں اللہ کی عبادت کرتے. اب وہ کانسیپٹ تو بھی نہیں تھا نا جو اب اس وقت موجود ہے نماز کا، دین کا، لیکن خود بخود آپ اللہ تعالیٰ کے ساتھ عبادت کے ذریعے رابطہ جوڑنے کی کوشش کرتے. تو اللہ تعالیٰ فرماتے ہیں کہ ہم نے آپ کو بھٹکنے سے بچا لیا. یہ تو ہے ایک معنی، یعنی بہت سارے راستوں میں سے صحیح راستہ سجھا دیا. پھر ایک دوسرا معنی کیا ہے دوال کا؟ کہ کبھی کبھی انسان حیرانی کی وجہ سے کسی ایسے غلط راستے پہ چل پڑتا ہے کہ اس کو خود بھی نہیں پتہ چلتا، یعنی غیر ارادی طور پہ، نہ جانتے ہوئے. تو پھر دلہ کا معنی بھولنے والا، نسیحا کے معنوں میں، کہ آپ بھول سکتے تھے. مراد یہ کہ آپ غلط کام بھول سے بھی کر سکتے تھے، لیکن اللہ نے آپ کو اس سے بھی بچا دیا. یعنی مراد ساری باتوں سے یہ ہے کہ اللہ تعالیٰ نے آپ سے کوئی غلط کام نہیں کرایا. اسی طرح دلہ کا معنی ایک اور ہے کہ غلط راستے پر پڑنا اور راہ راست سے ہٹنا ارادے کے ساتھ، جب عمدن ہو یعنی نیت کے ساتھ ہو تو یہ گناہ ہے. جیسے غیر المغضوب علیہم ولا الضالین میں دوالین کا لفظ ہے، یعنی جو بغیر سوچے سمجھے بھٹک گئے تھے. تو اللہ کے نبی کو اللہ تعالیٰ نے ہر رنگ میں برائیوں سے بچایا تھا. اور ایک چوتھا معنی آتا ہے دوال کے اندر، اور وہ کیا ہے؟ کہ اپنے وجود کو کھو کر دوسری چیز کا مل جانا. بعض دفعہ ایسا ہوتا ہے کہ انسان اپنے آپ کو بالکل ختم کر دیتا ہے لیکن اس کے بعد کوئی دوسری چیز پا لیتا ہے. تو یہاں یہ بھی معنی ملتا ہے کہ اللہ کے نبی کے ذریعے اللہ تعالیٰ نے دوبارہ جی اٹھنے کا جو کام تھا وہ کروایا. مکہ والے اس چیز پہ بڑا خیرت کرتے تھے کہ اِذَا دَلَلْنَا فِي الْأَرْضِ، کیا ہم جب زمین میں کھو جائیں گے، آئنہ لفی خلقن جدید، تو کیا ہم دوبارہ اٹھائے جائیں گے. تو اللہ تعالیٰ نے اپنے نبی کے لیے یہ کام بھی آسان کر دیا. پھر اسی طرح پانچواں ایک معنی دعا اللہ کا ہوتا ہے کہ کوئی ایسا کام کرنا جس کا کوئی نتیجہ نہ نکلے، یعنی پرپز لیس، یا بالکل کوئی بھی جیسے آپ کہہ سکتے ہیں ریزلٹ اورینٹیڈ نہ ہونا. جس نیت سے کوئی کام کیا جائے وہ کام نہ کر سکنا. قرآن پاک میں الذین ضل سعیهم سعیهم فی الحیات الدنیا، کہ وہ لوگ جن کی کوششیں دنیا میں کھو گئیں. تو بہرحال یہ ساری چیزیں اس میں آ گئیں کہ اللہ کے نبی کو اللہ تعالیٰ نے ان ساری چیزوں سے بچا لیا. اور اگر ہم ذرا سوچیں اپنے آپ کو، آج ہم اسی نبی کی امتی ہونے کا دعویٰ کرتے ہیں نا، لیکن کیا واقعی ہم بھی اللہ کے نبی صلی اللہ علیہ وسلم کی طرح اپنے آپ کو بھٹکنے سے بچاتے ہیں؟ وہ تو اس طرح بچپن سے نیکیوں میں تھے، ہم نے کہیں اپنے بچپن کو خراب تو نہیں کر لیا؟ ہماری جوانی آج کیسی ہے؟ کیا واقعی ہم بھی اس طریقے سے اپنے آپ کو برائیوں سے بچاتے ہیں جس طرح سے اللہ کے نبی نے اپنے آپ کو بچایا تھا؟ کیا واقعی ہماری زندگی میں بھی اتنا اہتمام ہے؟ کیا ہماری زندگی بچپن سے لے کے اب تک اتنی صاف ستھری ہے؟ کل جب ہم بڑے اور ہو جائیں یا اللہ کے پاس پہنچ جائیں تو ہم اس پہ شرمندہ نہ ہوں؟ ہر بندے کو اپنے اخلاق کو، اپنے کردار کو، اپنے دامن کو بہت پاک رکھنا ہے تاکہ کل قیامت کے دن شرمندہ نہ ہو، رسوا نہ ہو. اسی طرح جو دالہ کا لفظ ہے، یہ کسی ایسے کام کے لیے بھی استعمال ہوتا ہے، یعنی اس کے اندر محبت کا معنی پایا جاتا ہے، کسی کی محبت میں اتنا فریفتہ ہو جانا کہ اپنے آپ کو بھلا دینا. سورہ یوسف میں ہم یہ پڑھ چکے کہ تاللہ انک لفی دلالک القدیم، حضرت یعقوب کو ان کے بیٹوں نے کہا تھا کہ آپ تو اپنی پرانی محبت میں گم رہے ہیں، یعنی یوسف سے آپ کو اتنی محبت ہے کہ آپ کے دل سے نکل نہیں رہا. تو بہرحال اس آیت میں اللہ کے نبی کے لیے پہلا اور چھٹا معنی جو ہے وہ مطلوب ہے کہ آپ کی نبوت سے پہلے کی اور بعد والی زندگی جو ہے وہ ایک جیسی تھی، آپ نے کبھی جوانی میں بھی کوئی غلط کام نہیں کیا. پھر اس کے بعد فرمایا وَوَجَدَكَ عَائِلًا فَأَغْنَى، اور ہم نے آپ کو مفلس پایا اور پھر آپ کو غنی کر دیا. اللہ اکبر. آپ کو پتہ ہے کہ وہ بچہ جو بن باپ کے پیدا ہو کیسا ہوگا؟ بالکل بیچارہ ہوگا نا. اور خاص طور پہ اللہ کے نبی کے جو والد تھے وہ غریب تھے، حضرت عبداللہ جو تھے وہ مال و دولت میں بہت کم تھے. جب وہ فوت ہوئے تو انہوں نے اپنے ورثے میں صرف ایک اونٹنی اور ایک لونڈی چھوڑی. اب جب آپ پڑھیں ان کی سیرت، نبی صلی اللہ علیہ وسلم کی سیرت پڑھیں، تو اس دور کا رواج کیا تھا کہ جب بچہ پیدا ہوتا تھا نا تو اس کو مائیں، اپنی مائیں اپنے پاس نہیں رکھتی تھیں، بلکہ شہروں سے نکال کے دیہات اور جو گاؤں کھلی جگہیں تھیں اوپن ایئر، وہاں بھیج دیتی تھیں. جیسے آج کے دور میں لوگ بچوں کو پڑھنے کے لیے، ہائر ایجوکیشن کے لیے ویسٹرن کنٹریز میں بھیجتے ہیں نا، اس طرح اس دور میں لوگ شہروں کی بجائے کھلی اوپن پلیسز پہ بھیجتی تھیں. اور پروفیشنل قسم کی عورتیں ہوتی تھیں جو شہروں میں آتی اور بچوں کو لیتی، اور جس گھر کا بچہ لیتی وہ ان کو پیسے دیتے اور وہ اس کے بچے کو پالتی. کم از کم 2 سال کی عمر تک وہ ان کو اپنا دودھ پلاتی. یہ قسم کا اس دور کا پروفیشن تھا. اسی طرح جب اللہ کے نبی صلی اللہ علیہ وسلم پیدا ہوئے تو اس دور میں ایک گاؤں میں سے کچھ عورتیں آئیں، انہی کے اندر ایک عورت تھی حلیمہ سعدیہ. انتہائی غربت تھی، قحط پڑا ہوا تھا. یہ کہتی ہیں کہ اتنی غربت تھی ہمارے گھر میں کہ ہماری بکری جو تھی وہ چارہ یا پانی نہ ملنے کی وجہ سے سوکھ کے کانٹا ہو چکی تھی، دودھ بھی نہیں دیتی تھی. ہمارے گھر کا جو درخت تھا وہ سوکھ چکا تھا کیونکہ پانی نہیں دے پا رہے تھے. ان کا اپنا جو بچہ تھا کہتی ہے کہ میرے جسم سے دودھ ہی نہیں آتا تھا اور وہ بیچارہ سوکھ کے کانٹا ہو گیا. ساری عورتیں دوستیں نکلی کہ چلے ہم جاتے ہیں مکہ میں اور کوئی بچے پیدا ہوں گے تو لے کے آئیں گے. کہتی ہیں کہ میں اپنے شوہر کے ساتھ بیٹھی گدی میں، اور گدی اتنی کمزور تھی کہ اس کو مار مار کے ہم ہنکھا رہے تھے اور وہ رینگنے والی تھی. لیکن دوسرے جو لوگ تھے ان کے پاس اچھی سواریاں تھیں، وہ فوراً بھاگ گئیں. کہتی ہیں کہ میں حسرت سے دیکھ رہی تھی، ہم نکلے تو ساتھ تھے لیکن میری ساری سہیلیاں آگے چلی گئیں. اور میں اپنے شوہر سے کہتی ہوں دیکھو آج ہمیں کیا ملے گا، یہ عورتیں پہلے جا رہی ہیں، ان کو تو سارے اچھے اچھے گھروں کے، امیر گھروں کے بچے مل جائیں گے، تو ہم جائیں گے تو وہاں تو کوئی بچہ ہی نہیں ہوگا. تو ہم تو آج، یعنی ایک قسم کیسے کہ جیسے ہمارا آج کا جو بزنس ہے وہ خراب ہوگا. لیکن کہتی ہیں کہ میرے شوہر نے کہا کہ چلو جا کے دیکھتے ہیں، شاید کوئی بچہ ہمارے نصیب میں ہوگا تو ہمیں مل جائے گا. کہتی کہ جب میں گئی تو دوسری عورتیں ساری اچھے اچھے گھروں کے، امیر گھروں کے بچوں کو لے کے واپس آ رہی تھیں. بڑی ان کو حسرت آئی. خیر جب مکہ میں پہنچی، کہتی پتہ چلا کہ سارے شہر کے بچوں کو عورتیں لے گئی ہیں، بس ایک بچہ بچا ہوا ہے، اور وہ کون ہے؟ عبد المطلب کا پوتا، غریب ہے، کسی عورت نے ان کو لیا ہی نہیں. کہ ہم کیا کریں گے اس بچے کو لے کے، کیونکہ ہم تو خود بھوکے ہیں، کیونکہ غربت تھی نا. تو وہ ایک اور بچے کو لے آتی جس سے کچھ ملنے کی بھی امید نہیں تھی، تو کیا فائدہ لینے کا؟ سب نے اللہ کے نبی کا، یعنی جو معاملہ ہوا تھا اس وقت، ان کو چھوڑا. تو یہ کہتی ہیں کہ میں نے اپنے شوہر سے کہا کہ اب آئیں جو ہیں تو لے جاتے ہیں، ایک بچہ ہی ہے نا، کچھ تو مل جائے گا نا، نہ ہونے سے تو بہتر ہے. کہتی ہیں ہم نے عبد المطلب سے اللہ کے نبی کو لیا. کہتی ہیں کہ بس اس بچے کا میری گود میں آنا تھا کہ پھر ہم نے اس کی برکتیں دیکھی. وہی گدی جو جاتے ہوئے اتنا آہستہ آہستہ رینگ رہی تھی، वो इस तरह फर्राटे भर के चलने लग गई कि थोड़ी देर में मैं उन सारी औरतों के पास पहुंच गई जो मुझसे पहले निकली हुई थी। कहने लगी, इसको देखो क्या हुआ है। उनका बड़े एक, जैसे औरतों का एक स्टाइल होता है ना बात करने का, कहती देखो ये फुलां की बेटी को देखो, इसकी गधी बड़े शोर से भाग रही है। कहती हम जल्दी जल्दी भाग के आए घर। कहती हम पहुंचे, मैंने घर आके क्या देखा कि वो बकरी जिसके थनों में दूध ही नहीं था इतने दिनों से, उसके थन दूध से भरे हुए, मेरे शोहर ने दूध निकाला। वो दरख्त हमारा जो खुश्क था वो खरा हो गया। कहती फिर उसके बाद तो वो बहारें हमने अपने घर में देखी कि लोग बातें करने लगे कि इसको क्या खजाना मिल गया। लोग कहने लगे अपनी बकरियों को वहां चराने लेके जाओ जहाँ ये सीमा सादियाँ लेके जाती है, क्योंकि इसकी बकरियां आती हैं तो दूध से भरी हैं। लेकिन असल में ये क्या था, वह वजह इलन व अगना। अल्लाह कहते हैं हमने आपको मुफलिस पाया तो हमने आपको गनी कर दिया। जिस नबी की बचपन में इतनी बरकत हो, फिर आज बड़े होने के बाद उनको नबूवत मिलने के बाद उनके दिए हुए दीन के नाम पे उस उम्मत को दौलत क्यों ना मिले। आज अगर मुसलमान जलील है ना, इस वजह से नहीं जलील के मुसलमान है, इस वजह से हैं कि अल्लाह के नबी के तरीकों को छोड़ा हुआ है, आपकी बरकतों को नहीं लेते। हमने तो खुद गुर्बत अपने सर पर मांड ले ली। हम कहते हैं वेस्टर्नाइज होने का मतलब है दौलतमंद हो जाओगे, बहुत दुनिया में लेना है तो इसका मतलब यह है कि तुम अपने आप को बहुत ज़्यादा अल्लाह के नबी के तरीकों से दूर करो। हालांकि आज भी उस नबी की बरकतें ली जा सकती हैं, शर्त क्या है कि इंसान उस नबी के तरीकों पे अमल करे। फिर इसी तरह अल्लाह ने अपने नबी को बचपन में किस तरह से बढ़ाया, जब अब जवान होने लगे तो अपने चचा जो थे उनकी खातर करने लगे, उनके साथ कारोबार में जाने लगे। अबू तालिब खुद भी बहुत गरीब थे, चचा थे आपके, जो बच्चे भी बहुत सारे थे। आपने चंद के रात पर मक्का वालों की बकरियों को चराने का काम किया, जो मुआवजा मिलता वो अबू तालिब को दे देते, जो सबके साथ एक खर्चा करते शेयर करते। फिर थोड़े और आप बड़े हुए तो आपने तिजारत शुरू की, मुल्क शाम में जाते, और बिल आखिर फिर अल्लाह के नबी की शादी हज़रत खदीजा से हुई, जो मक्का की बहुत ज़्यादा दौलतमंद औरत थी। और उनके साथ शादी के बाद अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास बहुत माल आया। हज़रत खदीजा ने अपनी सारी चीज़ें आपको दे दी, कहा आप जो मर्ज़ी करें, आपके ग़ुलाम थे वो आपको दिए। यानी अल्लाह ने किस तरह से सबब पैदा किए कि अल्लाह के नबी को सब कुछ दे दिया। यहाँ पे उन एहसानात का तذकरा पूरा हुआ। फिर फरमाया फअम्मल यतीम फला तकहर, इसलिए अब आप किसी यतीम पर सख्ती ना किया करें, क्योंकि आप तो खुद यतीमी से गुजर चुके। यानी जिसने खुद वो दर्द सहा होता है वो फिर दूसरों का दर्द जानता है ना। और अल्लाह के नबी के ज़रिए उम्मतियों को भी बता दिया कि अब आपको भी कभी किसी के ऊपर कोई सख्ती नहीं करनी चाहिए, कोई जुल्म नहीं करना चाहिए। वा मसाइल फला तनहर, और ना ही किसी साइल को झिड़किए। साइल कौन है? सवाली, भूख की वजह से, गुर्बत की वजह से जो सवाल करने के लिए आ जाए, जो बात करने के लिए आ जाए। कहा इनको ना डांटा करो, देना होता है तो दे दो, है तो दे दो, अगर नहीं है तो बस फिर आगे से गलत बात ना करो। वह अम्मा बी नेमति रब्बिका फहद्दिस, और अपने रब की नेमतों को बयान करते रहो। यानी अल्लाह ने जब आप पर एहसानात किए तो अब आप भी अल्लाह की नेमतों को याद करें। पीछे अल्लाह के नबी की यतीमी का तस्करा था तो कहा कि आप भी अब यतीम को ना डांटें, क्योंकि अक्सर यतीमों को डांटी पड़ती है। जिनके माँ बाप सर पे होते हैं ना, तो लोग उन बच्चों को बड़ा प्यार करते हैं, उनका ख्याल होता है ये माँ बाप हमसे खुश होंगे। हालांकि जो अल्लाह के लिए करेगा वो माँ बाप सामने हो या ना हो हर हाल में प्यार करेगा। और पूरे कुरान पाक में कई जगह यतीमों के साथ अच्छा मामला करने की बात है। आपने कहा कि बेहतरीन घर वो है जहाँ किसी यतीम को पाला जाए और उसके साथ अच्छा सलूक किया जाए। और इसी तरह व अम्मसाइल फला तनहर, और सवाल करने वालों को डांटो नहीं, यानी सख्ती ना करो, तकब्बुर ना करो। बाज़ दफ़ा लोग भीख मांगने लगते हैं तो हम गुस्से में उनसे गलत बात कहते हैं, कहा ऐसा ना करो। बल्कि वा अम्मा बी नेमति रब्बिका फहद्दिस, अपने रब की नेमतों को याद करो, उसको बयान करो। ये कौन सी नेमतें हैं जो अल्लाह ने दी? सबसे पहले तो हिदायत की नेमत, फिर रिसालत की नेमत, फिर यतीमी के बावजूद किफालत और सरपरस्ती का इंतज़ाम किए जाने की नेमत, फिर कनात और तवंगुरी की नेमत, फिर अल्लाह ताला ने आपको इतने मोहब्बत करने वाले दिए। कितनी दुश्मनों ने कोशिश की आपकी जान लेने की, लेकिन कोई भी इस चीज़ पे कामयाब ना हो सका। और इसी آیت سے ہمیں بھی یہ بات پتہ چلتی ہے کہ جو اللہ تعالیٰ ہم پہ نعمتیں کرتے ہیں نا اس کا پھر اظہار کرنا چاہیے. اللہ کو پسند ہے کہ بندے پہ اپنی نعمتوں کا رنگ دیکھے لیکن تکبر نہیں. آپ نے ایک دفعہ ایک شخص کو دیکھا بڑے برے حال میں تھا, کپڑے خراب پھٹے ہوئے, بال بکھرے ہوئے. تو آپ نے کہا کیا کہ تمہارے پاس کپڑے نہیں ہیں, کنگھی نہیں ہے کہ کنگھی کرو. مطلب یہ تھا کہ جب اللہ تعالیٰ کسی بندے کو کوئی نعمت دیتا ہے تو وہ چاہتا ہے کہ بندہ اچھے حال میں رہے, یہ نہیں کہ فقیر آنا حال حلیہ رکھا ہو تاکہ دوسرے لوگ دیکھ کے ترس کھائیں اور کچھ دیں. اس سے مراد ریاکاری اور دکھاوا نہیں ہے کہ بڑے بڑے گھر اور گاڑیاں بنا کے لوگوں کا جینا دھوبر کیا جائے اور یہ کہا جائے کہ جی اللہ نے دیا ہے تو اس کو کریں گے, بلکہ نعمت تو علم کی ہے, اس کو ذکر کرنا, اس کو بیان کرنا, لوگوں سے شیئر کرنا, یہ ساری چیزیں نعمتوں میں آتی ہیں. یہاں ہم ایک چھوٹی سی ایکٹیویٹی کر سکتے ہیں, اکیلے بیٹھ کے سوچیں گے. پہلی بات یہ ہے کہ جتنی باتیں ہم نے اللہ کے نبی کے بارے میں اس سورت میں سنی اور پڑھی ان کو سامنے رکھتے ہوئے اللہ کے نبی صلی اللہ علیہ وسلم کے بارے میں دل میں جو فیلنگز آتی ہیں نا اس کو آپ لکھیں گے. کم از کم 5-6 جملے جو صرف آپ کے دل کی پکار ہو, کسی دوسرے کی نہیں, کہیں پڑھی نہیں کہ لکھی نہیں, کہ اللہ کے نبی کے ساتھ میرا تعلق کیسا ہے. اور دوسرا یہ ہے جو ہمارے اس میں ہوم ورک, کہ ہم اپنی نعمتوں کو سامنے رکھ کر سوچیں گے, لکھیں گے اس کو بھی, تبھی لکھ کے آسان ہوتا ہے کہ جو نعمتیں مجھے اللہ نے دی ہیں میں اس کا اظہار کیسے کروں. انشاءاللہ پھر اس پہ ہم بعد میں ڈسکشن کریں گے. یہاں پہ سورت پوری ہوئی, تلاوت سنیں گے. بسم اللہ الرحمن الرحیم. والضحى والليل إذا سجى ما ودعك ربك وما قلى وللآخرة خير لك من الأولى ولسوف يعطيك ربك فترضى ألم يجدك يتيما فآوى ووجدك ضالا فهدى ووجدك عائلا فأغنى فأما اليتيم فلا تقهر وأما السائل فلا تنهر وأما بنعمة ربك فحدث.